चितवन आएको कार्कीले बताउनुभयो। सो टोलीले पहिले काठमाडौँमै रगत परीक्षण गरेर आवश्यक परे अस्ट्रेलिया पनि लैजाने जानकारी पाएको उहाँले बताउनुभयो। परीक्षणपछि सेरोटाइपको पनि सब टाइप अन्तर्गत कुन भाइरस हो भन्ने कुरा पत्ता लाग्ने कार्कीको भनाइ छ। गत वर्षको पुष महिनादेखि चितवनमा खोरेतले महामारीको रूप लिँदा किसानहरूले लाखौंको नोक्सानी बेर्नु परेको थियो। जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार महामारीका बेला चितवनमा 68 गाई र भैँसी मरेको र लाखौंको क्षति भएको थियो। त्यो बेला चितवनको कुम्रोज, पिठुवा, सैनपुर, पटियानी लगायतका गाविसमा किसानले पालेका गाई वस्तुमा खोरेतको समस्या देखिएको थियो। अहिले पनि जिल्लाका केही क्षेत्रमा त्यसको प्रभाव रहेको पशु सेवा कार्यालयले जनाएको छ। नेपाल निजामती कर्मचारी युनियनको नयाँ कार्य समितिका लागि निर्विरोध नभएका र सहमति जुट्न नसकेका पदहरूमा भएको मतदानको मतगणना भइरहेको छ। युनियनको अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित केही पदमा निर्विरोध भए पनि अन्य पदहरूमा सहमति हुन नसकेपछि बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म मतदान भएको थियो। जम्मा 573 मतदाता मध्ये 562 जनाले मताधिकार प्रयोग गरेको निर्वाचन अधिकृत राजेन्द्र नेउपानेले जानकारी दिनुभयो। आज राति 9-10 बजेसम्म सबै पदको अन्तिम परिणाम आउने पनि नेउपानेले बताउनुभयो। युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, 4 सचिव, महिला केन्द्रीय सदस्य लगायत अन्य पदहरूमा मतदान भएको युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद प्राचुरीले जानकारी दिनुभयो। युनियनको वरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद पोखरेल, विष्णु बहादुर राईमाझी, महेन्द्र प्रकाश शर्मा, महिला उपाध्यक्षमा दुर्गा देवी आत्रेय र बिन्दा कुमारी नेपालको उम्मेदवारी परेको छ। खुल्लातर्फ 4 सचिवका लागि 15 जनाले उम्मेदवारी दिएका छन्। सचिव पदमा कमला पोखरेल, केशव प्रसाद गौतम, गोपाल प्रसाद ढकाल, नवराज सुवेदी, नवराज जैसी, नारायण प्रसाद शर्मा, दुर्गा प्रसाद भैयाल, मनोज कुमार सुनवार, विष्णु प्रसाद गेवाली, राजु प्रसाद प्रेदी, टंकनाथ पौडेल, राजेन्द्र बुढाथुकी, लीलाधर हरियाल, सुभाष कुमार कोइराला र रामकुमार कोइरालाको उम्मेदवारी परेको छ। श्रेणीविहीन उपाध्यक्षका लागि सोमनाथ कोइराला र शंकर पुरी, पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्ष तर्फ दिपेन्द्र कुमार खत्री, धनराज राई, महेश पन्त र शङ्कर बस्नेतको उम्मेदवारी परेको छ। त्यस्तै पश्चिमाञ्चलमा किरण राज तिवारी र जयेश्वर पन्थी, मध्य पश्चिमाञ्चलमा उपाध्यक्षमा नन्दराम चौलागाई, पदम बहादुर जीसी, विष्णुदत्त रेग्मी, शान्तराज अधिकारीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो। युनियनको छैटौं अधिवेशनमा अध्यक्ष र महासचिव पदसहित केही पदहरू भने सर्वसम्मत भएका छन्। अध्यक्षमा सुबोध कुमार देवकोटा, महासचिवमा जितबहादुर मडै र कोषाध्यक्षमा नवल कुमार मल्ल सर्वसम्मत निर्वाचित भएका हुन्। निर्विरोध हुनेमा मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी, मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगतबहादुर मगर, मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ, विदुर पश्चिम उपाध्यक्षमा प्रेमबहादुर निदाल, केन्द्रीय स्तरका कार्यालयबाट क्षेत्रीय उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्। आफूले शिक्षा प्रदान गरेका विद्यार्थीहरूले राज्यको नेतृत्व पङ्क्तिमा पुगे नेता, डाक्टर र इन्जिनियर बने तापनि आफूले भने यथास्थितिमा नै रहने परेको आशा भरतपुरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन्। नेपाल शिक्षक संघको 24 स्थापना दिवसको अवसरमा नेपाल शिक्षक संघ चितवनले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश शिक्षक शिक्षिकाहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा विभेदीकरण भएको भन्दै शिक्षकका लागि ठोस नीति नियम बनाउनु पर्नेमा जोड दिएका थिए। कार्यक्रमको उद्घाटन नेपाली कंग्रेसका सभासद कमला पन्तले गर्नुभएको थियो भने जिल्ला विकास समिति चितवनको सभा हलमा कार्यक्रम भएको थियो। कार्यक्रममा नेपाली कंग्रेसका पूर्व सांसद सावित्री बोगटी, सभासद विष्णुमाया परियार, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, कंग्रेसका टेकबहादुर गुरुङ एवं संयोगको संख्यामा शिक्षकहरूको सहभागिता रहेको थियो। रत्नगर महोत्सव 2070 बेला भएको आयव्यय विवरण बुझाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए पनि महोत्सव मूल आयोजक समितिले अहिलेसम्म विवरण बुझाएका छैनन्। कार्यालयको निर्देशन अटेर गरेर महोत्सवको बेलाको आमदामी गर्न विवरण नबुझाएको प्रशासनले सुनाएको छ। विवरण बुझाउनका लागि प्रशासनबाट आयोजकलाई दोस्रो पटक चिठी चिठी काटेको र सो चिठीको पनि कुनै जवाफ नआएको प्रमुख जिल्लाधिकारी नरेन्द्र शर्माले बताउनुभयो। जिल्ला प्रशासनकाले चितवनबाट अनुमति प्रदान हुँदा महोत्सव सकिएपछि तुरन्तै आयव्यय विवरण सार्वजनिक गरी जानकारी गराउने भनी स्वीकृति दिएको थियो। लामो समय हुँदा पनि विवरण सार्वजनिक नभएपछि प्रशासनबाट तीन दिनभित्र विवरण बुझाउन निर्देशन सहित यही वैशाख 17 गते चिठी काटिएको थियो। यसरी पटक पटक निर्देशन दिँदा पनि प्रशासनको निर्देशन अटेर गरिराखे नियमअनुसार कारवाही हुने प्रशासनले सुनाएको छ। रत्नगरको टिकौली शहरमा गत पुस 27 देखि माघ 5 गतेसम्म महोत्सव सञ्चालन भएको थियो। महोत्सवमा रत्नगर उद्योग वाणिज्य संग्रह रत्नगर नगरपालिकाको संयुक्त आयोजनामा भएको हो। यता रत्नगर उद्योग वाणिज्य संघले चिटको पहिलो हप्ता आयव्यय सार्वजनिक गर्ने तयारी गरेको छ। महोत्सवका प्रायोजक तथा सहप्रायोजकहरूबाट रकम उठ्न बाँकी भएकाले आयव्यय सार्वजनिक गर्न ढिलो भएको र यसै आउँदो जेठको पहिलो हप्ताभित्र आयव्यय सार्वजनिक गर्ने तयारी गरेको रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रालले जानकारी दिनुभयो। यसै वर्ष रत्नगर उद्योग वाणिज्य संघको र उद्योग वाणिज्य महासंघको महाधिवेशन पनि परेकाले आयव्यय सार्वजनिक गर्न ढिलाइ भएको अध्यक्ष विश्रालले स्पष्ट पार्नु भएको छ। वन्यजन्तु संरक्षणको लागि सौराहाका संरक्षण कर्मीहरूले राष्ट्रिय स्तरको संरक्षण सञ्जाल बनाएका छन्। केही दिन अघि चोरी सिकारी निकुञ्जमा गैंडा मारेपछि चिन्तित बनेका संरक्षण कर्मीहरूले संरक्षणको कामलाई चुस्त बनाउन सञ्जाल बनाएका छन्। सञ्जालमा चितवन नलप्रासी काठमाडौँका संरक्षण कर्मीहरू सहभागी छन्। सञ्जाललाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको सञ्जालका सदस्य जितबहादुर तामाङले जानकारी दिनुभयो। सञ्जालको पदाधिकारी नतोकिएको भए पनि सबै सदस्यहरू लामो समयसम्म संरक्षणमा क्रियाशील रहेका व्यक्तिहरू रहेका छन्। जिल्लामा जितबहादुर तामाङ सहित डुमा पौडेल, मनोज पण्डित, उदय चन्द्र अर्याल, विकास पाठक, मनोज खिमिरे र गोविन्द दराई रहेका छन्। दराई नलप्रासीका हुन् भने पण्डित काठमाडौँका हुन्। अहिले काठमाडौँ, चितवन र नलप्रासीका संरक्षण कर्मीहरू सहभागी रहे पनि आगामी दिनमा बर्दिया, शुक्ला फाटा, पर्सा, कोसे टापुमा क्षेत्र विस्तार गर्ने योजना रहेको तामाङले जानकारी दिनुभयो। सञ्जालले देशका मध्यवर्ती क्षेत्रमा युवाहरूलाई संगठित गर्दै संरक्षणमा क्रियाशील बनाउने, संरक्षणलाई समाजसँग जोड्दै संरक्षणका प्रयासहरूलाई सार्थक बनाउने, संरक्षणको लागि गरिने गतिविधिलाई जनसुविधामा पुर्याउन सूचना सम्प्रेषणलाई प्रभावकारी तरिकाले अगाडि बढाइने सञ्जालका सदस्य तामाङले जानकारी दिनुभयो। चितवनको माडीमा सूचना तथा सञ्चार मन्त्रालयको प्राविधिक सहयोगमा ग्रामीण सूचना केन्द्र बन्ने भएको छ। गत माघ 14 गते मन्त्रालयका सहसचिव सुशील कुमार ओसारा सम्बन्ध महिला कृषि सहकारी बगौडा 3 का अध्यक्ष इन्दिरा बेकबेज 17 बुधे प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएपछि केन्द्र निर्माणमा स्थानीयले चासो देखाउन थालेका छन्। जिल्ला हुला कार्यालयद्वारा 10 ठाउँमा सेन्टर सञ्चालन भएका थिए भने माडीमा गर्दी सामुदायिक पुस्तकालय, जुवानी पुस्तकालय, रामेश्वर पुस्तकालय, मुगलिन अध्ययन केन्द्र जस्ता 2 दर्शन बढी सूचना केन्द्र रहेका छन्। सार्क विकास कोषको अनुदान सहयोगमा प्रस्तावित कार्यक्रम अन्तर्गत चितवनमा बगौडा र शिवनगरमा ग्रामीण सूचना केन्द्र बन्न लागेका हुन्। जिल्ला हुला काली चितवनका सूचना अधिकृत थानेश्वर सापकोटाले श्रावणदेखि असोजभित्र प्रत्येक केन्द्रका लागि 12 लाख बराबरको सूचना प्रविधि सम्बन्धी सामग्री मन्त्रालयले उपलब्ध गराउने तयारी गरेको बताउनुभयो। ग्रामीण सूचना केन्द्रको जिल्ला हुला कार्यालयले अनुगमन तथा मूल्याङ्कन गर्नेछ भने केन्द्रको लागि आवश्यक पर्ने कर्मचारी तलब मर्मत खर्च भने स्वयं संस्थाले नै गर्नुपर्ने उल्लेख गरिएको छ। समझदारी पत्रमा मर्मत सम्भार गर्न 15,000 बराबरको कोष घोडा गर्नुपर्ने, प्रचलित बजार मूल्यमा सूचना प्रविधिको सेवा शुल्क लिनुपर्ने, मासिक रूपमा हुलाकालीमा प्रतिवेदन बुझाउनु पर्ने जस्ता कुरा समावेश गरिएका छन्। जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलराम लोइटेलले कृषि, शिक्षा, स्वास्थ्य, उत्पादनमूलक क्रियाकलाप, वातावरण संरक्षण, प्राकृतिक प्रकोप न्यूनीकरणमा सूचना प्रभाव गर्ने गरी सूचना केन्द्र बनाउन लागिएको बताउनुभयो। केन्द्रको व्यवस्थापन गर्नेदेखि कार्ययोजना बनाउने सम्मका कार्यमा सहयोग गर्ने केयर नेपाल लागि पर्ने संस्थाकी वन्दना खाँडले बताउनुभयो। नेपाल सहितका बङ्गलादेश, भुटान, मालदिप्समा सार्क विकास कोषको अनुदान अन्तर्गत विभिन्न 52 जिल्लाका 81 वटा सहकारी संस्था मार्फत सूचना केन्द्र सञ्जालको तयारीमा रहेका छन्। यसैबीच माणी बसन्तपुरमा भएको भेलाले सूचना केन्द्र संस्थापनका लागि बगौडा गाविस सचिवको अध्यक्षमा अध्यक्षतामा 5 सदस्य तदर्थ समिति गठन गरेको छ। माडीमा गर्दी सामुदायिक पुस्तकालय, मध्यवर्ती सूचना केन्द्र बकौडा, विद्यापुरीमा टेलिसेन्टर जस्ता आधा दर्जन सूचना केन्द्रहरू रहेका छन्। स्थानीयले ग्रामीण सूचना केन्द्र बकौडा गाविसकै मातहतमा राखेर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। प्रविधि विपद निकुञ्च जस्ता कारणले वर्षेनी माडीबाट जनसङ्ख्या विस्थापित हुन थालेकाले सूचना प्रविधिको आवश्यकता महसुस गरिएको हो। टाँसे ओर्गेन गुम्बा निर्माण गरेको खुसियालीमा बचौलीका तामाङ समुदायले आज उत्सव मनाएका छन्। बचौले 3 लखौनीमा पहिलो पटक गुम्बा निर्माण गरेका तामाङ समुदायले वेशभूषा सहितको र्याली निकालेर उत्सव मनाएका हुन्। बचौलीमा पहिलो पटक गुम्बा निर्माण गरिएकोले त्यसको खुसियाली साटासाट गर्न र्यालीसित नाचगान गरिएको गुम्बा व्यवस्थापन समितिका सचिव सोमबहादुर तामाङले बताउनुभयो। सौराको हात्तीचोकबाट सुरु भएको र्याली गुम्बा निर्माण स्थल लखौनी पुगेर समापन भएको थियो। र्यालीमा तामाङ समुदायका युवा युवती परम्परागत वेशभूषामा सजिएर तथा लामाहरूको सहभागिता रहेको थियो। तामाङ समुदायको संस्कृति हेर्न सौरा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकहरूको भिड समेत लागेको थियो। 16 लाखको लगानीमा निर्माण गरिएको सो गुम्बाको बुधबार एक भव्य समारोहका बीच उद्घाटन हुँदैछ। गुम्बा निर्माणको लागि बागमारा मध्यवर्ती सामुदायिक वन बचौली गाविस जेबिस केन्द्रीय गुम्बा व्यवस्थापन समितिले आर्थिक सहयोग गरेका छन्। 2558 बुद्ध जयन्तीको अवसरमा भरतपुरको 24 कोटीमा रहेको मौला कालिका अस्पतालले निशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने भएको छ। अस्पतालले आज जारी गरेको विज्ञप्तिमा भोलि बुधबार बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म अस्पताल परिसरमा आउने बिरामीहरूको विशेषज्ञ चिकित्सकबाट निशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ। अस्पतालका अध्यक्ष चन्द्रमणि कणेलद्वारा जारी विज्ञप्तिमा ब्लड सुगर, ब्लड ग्रुप र एसबी प्रतिशत परीक्षण निशुल्क गरिने उल्लेख छ। साथै एक्सरे, एसिजी, रगत परीक्षण लगायतका सेवामा 20% छुट दिइने विज्ञप्तिमा जनाइएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, चुरोड सुर्ती सेवन गर्ने व्यक्ति सरकारी सेवामा प्रवेश गर्न नपाउने व्यवस्था मिलाउने सरकारको तयारीप्रति तपाईँको प्रतिक्रिया के छ? ए अनुशासनमा राख्ने प्रयास, बे असम्भव कुरा, से सस्तो लोकप्रियता। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मोगलिन, मोगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656 63 63, मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरेसोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। मौसम